हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइ दिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राजनी तपाईँको साथमा छु म प्रतीक्षा। थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौ दिउँसो 2 बजेको अर्पण समाचार लगत्तै करिब करिब 3 बजेसम्म र विशेष गरी तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म यो समयमा रहेर पुर्याउने गर्छौ। आउन चाहनुहुन्छ आफ्नो आफन्तहरूको लागि घर परिवारको लागि सम्झना सन्देशहरू छ भनेदेखि फोन गर्नुहोला 056-5363-332 र 056-5363-333 दुईवटा बाटो तपाईँको लागि खुल्ला छ। र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु। हेलो हजुर नमस्ते दिदी। नमस्कार कामाटीको बोल्दै हुनुहुन्छ? खोराक साथ गोठेरबाट दिपेन्द्र तामाङ। दिपेन्द्र तामाङ हजुर अनि के छ दिपेन्द्रजी हाल खबर? सबै ठिकै छ दिदी। सबै ठिक छ हजुर। खाजा खानु भयो कि छैन नि? खाजा भएको छैन दिदी। भएको छैन हजुर। अनि कतिको सुन्नुहुन्छ यहाँले अर्पण समर्पण? हजुर कतिको सुन्नुहुन्छ कार्यक्रम? धेरै नै सुन्छु दिदी। धेरै माया गर्नु होला है। अनि आज तपाईँको सम्झना सन्देशहरू कसको लागि छ? सर्वप्रथम हजुरको लागि धन्यवाद। अनि प्राविधिक दादालाई, अनि मेरो सबै घर परिवारलाई, अनि मेरो साथीहरू कुमार तामाङ अनि दिपेन्द्र तामाङ अनि दिदीहरू के अरे दिदी शान्ति अनि मेरो साथीहरू तिलक तामाङ अनि प्रवीण तामाङ अनि प्रेम स्याङ भयो अनि मलाई जितेन्द्र भन्ने चिन्ने नचिन्ने सम्पर्क लाग्यो दिदी। हुन्छ दिपेन्द्रजी अहिले भने सुन है। नमस्ते। नमस्कार दिपेन्द्रजी आउनु भएको थियो यति बेला अर्पण समर्पणको यो श्रृङ्खला हो तपाईँको सम्झनाहरूलाई तपाईँको सन्देशलाई विशेष गरी तपाईँको इष्टमित्रसम्म पुर्याउनको लागि हरेक दिन हामी आउने गर्छौँ र यति बेला अर्को साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु। हेलो हेलो हजुर नमस्कार। नमस्ते दिदी। कामाटीको बोल्दै हुनुहुन्छ हजुर? शान्ति लामा। कुराकदेखि शान्ति लामा के छ शान्तिजी हाल खबर? ठिकै छ दिदी। ठिकै छ। आज पहिलो पटक हो र फोन गर्नु भा? होइन धेरै नै भइसक्यो। अनि शान्तिजीको खाजा भयो कि भएको छैन? दिदी हजुरको त मेरो भइसक्यो। अनि तपाईँको सम्झना सन्देशहरू कसको लागि छ आज? फर्स्टमा हजुरलाई धन्यवाद। प्राविधिक दादालाई, अनि मेरो साथी कुमारी रसमा मिरा गोमा अनि भाइ रमेश दाई कुमार प्रवीण प्रजल अशोक अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई अनि मेरो भाइ विशेष गरी दिपेन्द्र तामाङलाई सुनाउन चाहन्छु। हुन्छ अहिले भने छुट्यो है। नमस्कार। नमस्ते। शान्ति आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खला हो। अर्को साथी पनि आइसक्नु भएको छ अरे उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो हजुर नमस्ते। नमस्कार कामाटीको बोल्दै हुनुहुन्छ? हजुर म कुराकबाट रिजन चेपाङ। कुराकबाट रिजन चेपाङ धेरै समय पछाडि भेट भयो त रिजनजी। हजुर हो। कता व्यस्त हुनुहुन्छ हिजो आज? घरतिरै। निकै नै व्यस्त हुनुभयो है? बिर्सेको त छैन, रेडियो त सुनेको छु र कुनै बेला कल पनि गर्छु र कल गर्दा लाग्दैन र कुनै बेला कार्य व्यस्तताले गर्दाखेरि भ्याउँदिन। ठिकै छ, केही छैन, माया नमार्नुहोस् है। त्यही नै हो, दिनदिनै फोन गर्नुहोस् नत्र भने तपाईँले माया नै गर्नुहुन्न भन्न खोजा होइन मैले है। हजुर हजुर सुन्नुहोस् रेडियोलाई माया गर्नुहोस् अनि कहिले काहीँ यसो सम्झिरहेको छ है भनेर फोन पनि गर्नुहोस् है। हुन्छ। अनि तपाईँको सम्झना सन्देशहरू कसको लागि छ आज? सर्वप्रथम त हजुरलाई धन्यवाद। ट्रेकिङ सिन फाँटबाट सहयोग हुने दादालाई, अनि फ्रम केटिएम केटिएमको मिलन चेपाङ, अनि रूपा दिप्ती, अनि त्यसपछि सूर्यबहादुर विजय र मलाई रिजन भनेर चिन्ने नचिन्ने सम्पूर्ण र इन्टरनेट अनलाइन प्रसारण ट्युन गरेर सुनिरहनु भएका सम्पूर्ण मित्रजनहरूमा। हुन्छ रिजनजी छिटो नमस्कार।

पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई यति बेला सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर र अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर विशेष गरी तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म हामीले पुर्याउने गर्छौँ। सम्झिन चाहनुहुन्छ आफ्ना आफन्तहरूलाई भनेदेखि फोन गर्नुहोला 056-553-332 र 056-553-333 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो हेलो हजुर नमस्कार। नमस्कार, नमस्ते दिदी। कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोरागबाट कोरागबाट लक्ष्मी गलान। हजुर, अनि के गर्नुहुन्छ लक्ष्मीजीले? म बसी बसौ गाई बाख्रालाई घाँस पानी दिए। काममा व्यस्त हुनुहुन्छ है? हजुर। अनि खाजा खानु भयो त? खाइसक्नु भयो? खाइसक्यो। ल ठिक छ, अनि आज कसलाई सम्झिन मन लाग्यो? हजुर, आज को कसलाई सम्झिन मन लाग्यो कार्यक्रमबाट? आज अब मेरो घर परिवार सबैलाई। हजुर, अनि मेरो छोरा दिपेन्द्र गलान, सोनाम गलान, हजुर, अनि पार्वती, अनि बुद्धिमाया चेपाङ, अनि के अरे शान्तिमाया, अनि निकै नै हाँस्नु भयो त हजुर। अनि म फर्स्टचोटि भएर हाँसेको दिदी हो है? हजुर, ठिक छ, केही छैन, त्यही भएर मैले आज छुट दिएँ, जति हाँसे पनि हाँस्नुहोस्। अनि अन्तमा चाहिँ लक्ष्मी भनेर चिन्ने नचिने सबैजनालाई है हजुर नमस्कार। लक्ष्मी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खला हो। तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोला र कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो हेलो हजुर नमस्कार। नमस्ते दिदी। कहाँबाट को बोल्दै हुनुहुन्छ? म तनहुबाट सबिना बुझेँ। ए तनहुबाट सबिना बुझेँ, के छ सबिना? बल्ल चिने, तनहुबाट भन्ने बित्तिकै चिनिसके। अनि के छ सबिनाको नयाँ नौलो हाल खबर? नयाँ नौलो दिदी ठिकै छ भन्नु पऱ्यो, के पनि छैन, पुरानै हो, चलिरहेकै छ होइन? हजुर, चलिरहेकै छ, दिनहरू बितिरहेकै छ होइन? रेडियो अर्पणलाई माया गर्नु होला, यसरी नै माया गर्नुहुन्छ थाहा छ है? माया त कमी हुँदैन नि दिदी। ल ठिक छ, विश्वास लाग्यो अरे कि हजुर। ए हो, अनि कसलाई सम्झिनुहुन्छ यति बेला? फर्स्ट अफ अल हजुरलाई धन्यवाद, अनि टेक्निसियन भाइलाई, अनि मेरो साथीहरूलाई भन्नुपर्छ, मेरो साथीहरू रविना, नविना, बिना, सञ्जय, सरोज, सागर, अनि परेश चितवनको साथी विज्ञान श्रेष्ठलाई, अनि मेरो घर परिवार दिदी बिनाजी, अनि मलाई सबैजना चिन्नुहुन्छ उहाँ सम्पूर्णलाई। हुन्छ, अहिले पनि छुटौँ है। नमस्ते दिदी। नमस्कार, सबिना आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा एउटा भाका तपाईँको लागि अगाडि जुड्नुपर्छ, त्यस पछाडि तपाईँसँग कुराकानी गर्न पक्कै पनि आउँछ। मेरे आए आपे राजी भैन मन परेको तिमी सानो तिम्रो आशा छैन मेरो मनमा बस्न लाग मेरो मनमा बस्न लाग भावनाको बीच तिमी आए सदस अरूलाई त राम राम परदेश मेरे आए आपे राजी भैन मन परेको तिमी सानो मेरो मनमा बस्नलाई मेरो मनमा बस्नलाई भावनाको देश तिमी आए सदस अरूलाई त राम राम परदेश मेरो मनमा बस्नलाई भावनाको देश तिमी आए सदस अरूलाई त राम राम परदेश सुनिसक्नु भएको छ अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ सम्झिन चाहनुहुन्छ आफ्नो आफन्तहरूलाई भनेदेखि फोन गर्नुहोला 056563332 र 056563333 योबाट तपाईँको लागि खुल्लैछ र यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हेलो नमस्ते दिदी हजुर नमस्कार कहाँबाटको बोल्दै हुनुहुन्छ कोराकदेखि रूपचन्द तामाङ कोराकदेखि रूपचन्द तामाङ के छ रूपचन्दजी कोराकतिरको हाल खबर सबै ठिक छ दिदी सबै ठिक छ हजुर अनि खाजा खानु भयो कि छैन भइसक्यो दिदी कसलाई सम्झिनुहुन्छ आज कार्यक्रम मार्फत फर्स्ट अफ अल हजुरको लागि धन्यवाद प्राविधिक दादाको लागि अनि अर्पण होलीको लागि अनि मेरो साथीहरू अशोक प्रजल कुमार प्रवीण अनि मेरो घर परिवार लागि अनि मेरो सम्झना दिदी तिलक अनि दय भोगीको लागि अनि रूपचन्द भन्ने चिने नचिने सम्पूर्ण लागि हुन्छ अहिले भने छुटौ है नमस्ते नमस्कार रूपचन्द आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ एकजना अन्तिम सहभागी साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हेलो कोही साथी हुनुहुन्थ्यो तर उहाँ गइसक्नु भएको रहेछ ठिकै छ हामी आजको कार्यक्रमको अन्तमा छौँ र अब भने कार्यक्रमबाट छुटिनुपर्छ भोलि फेरि अर्पण समर्पणको श्रृङ्खला लिएर तपाईँको सम्झना सन्देश साट्नको लागि उपस्थित हुने नै छौँ यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्दिनु भए तपाईँ सम्पूर्णलाई धन्यवाद छ फोन गर्नुहुने प्रयास गर्नुहुने तपाईँप्रति पनि आभार प्रकट गर्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पण राजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार कथा जा मथा लौ न कथा जा ए मथा लौ न कथा जा